पुण्य मन पराए या पाप मन पराए जे हो समयले तिमिलाए चुपचाप मन पराए कारा दुईका सँगै रमाउन सक्छ जब दाको रङमा पनि टिका समाउन सक्छ नसोध मैले वरदान या साप मन पराए जे हो समयले तिमिलाए चुपचाप मन पराए लिनु पनि छ तिमीलाई दिनु पनि छ हाम्रो हिसाब किताबमा सच्याउनु पनि छ यो हिसाब भुलेर तिमीलाई हिसाब मन पराए जे हो समयले तिमीलाई चुपचाप मन पराए जे हो समयले तिमीलाई चुपचाप मन पराए